नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइली आज पनि हामी तपाईँसँग कुराकानी गर्नको लागि मिठा मिठा लोकधोरी भाकाहरूको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ। मिठा मिठा लोकधोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ। तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्छौँ। तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा भनेदेखि हामीलाई फोन गर्नुहोला 056-5363-332। यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सन्दीप। अनि कति सानो सोले बोल्नु भएको थियो सन्दीपजी, बल्ल आयो ठुलो त, अघि त सानो नै बोल्नु भयो है। अनि के गर्नुहुन्छ तपाईँ? बसी बसाई कतिको सुन्नुहुन्छ रेडियो अर्पण? धेरै माया गर्नु होला है। अनि अब बज्ने भाका मार्फत सन्दीपले चाहिँ को कसलाई सम्झिनुहुन्छ? धन्यवाद। हुन्छ अहिले पनि छुटौँ है। नमस्कार, सन्दीप हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसाय हो। व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 056-5363-332। यो बाटो अरू कसैको लागि होइन, तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिराखेको छ। हुन त तपाईँ खाना खाँदै हुनुहुन्छ होला अथवा खाना बनाउँदै हुनुहुन्छ होला। कतिजना साथीहरू त दिनभरि काममा जानुभएको थियो होला, आएर पनि आफै बनाउनु पर्ने छ होला र यति बेला बनाइराख्नु भएको छ खाना र हामीलाई पनि सुनिराख्नु भएको छ होला, यो विश्वास लिएका छौँ। र कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रज्वल कार्की बकुलरबाट। प्रज्वल कार्की बकुलरबाट, के छ प्रज्वल हाल खबर? ठिकै छ, अरूको कस्तो? मेरो पनि एकदम ठिक छ। अनि खाना भयो कि छैन प्रज्वलको? भएको छैन। कति बेला हुन्छ त? मैले पकाएको होइन है। अनि प्रज्वलले अब बज्ने भाका मार्फत कसलाई सम्झिने? रेडियो अर्पणलाई, हजुरलाई, धन्यवाद, मेरो परिवारलाई, मेरो बोर्डिङको साथी मिस म्याडम सबैलाई, अनि मलाई प्रज्वल कतिखान चिन्ने नचिन्ने सबैलाई। हुन्छ प्रज्वल, आउँदै गर्नुहोस् है। हुन्छ, नमस्कार। नमस्कार, प्रज्वल हुनुहुन्थ्यो यति बेला बकुलरबाट आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ, हामीले बजाउने भाका मार्फत आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5363-332। यो बाटो तपाईँको लागि खुल्लै छ। यति बेला भने एउटा भाकालाई अगाडि जोड्छु, त्यस पछाडि फेरि आउँछु। अहिले पृथ्वीमा छु तर मलाई नखोज, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल प्रेमी हो। सुख र दुःख सँघार सगारे, कहिले आँसु आँखामा नभारे, अहिले पृथ्वीमा छु तर मलाई नखोज, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल प्रेमी हो। तर मलाई नखोज, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल प्रेमी हो। अहिले मिठो भाका तपाईँले सुनिसक्नु भएको छ। सर्वर शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर www.radioarpan.com.np लगइन गरेर हामीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0956-63-33-32 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? खुराकबाट प्रवीण तामाङ। हजुर, के गर्नुहुन्छ प्रवीणले? म पढ्दै हो दिदी। कतिमा पढ्नुहुन्छ? अब 8मा। 8मा? हजुर। 7 क्लास पास गर्नुभयो? हजुर। ल ठिक छ, अनि पढ्न जान थाल्नु भएको छ कि छैन? अब कहिले बाटो जाने त? ल ठिक छ, राम्रोसँग पढ्नुहोस् है। अनि खाना खानु भयो त? ल ठिक छ, अब बज्ने भाका मार्फत चेकको साथ सम्झिनुहुन्छ तपाईँ। धन्यवाद। हुन्छ प्रवीण, अहिले भने छुटौँ। नमस्कार। प्रवीण तामाङ हुनुहुन्थ्यो यति बेला खुराकबाट आउनु भएको थियो। र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँको दिनभरिको थकानलाई, तपाईँको कामलाई एकैछिन भए पनि तपाईँबाट खुस्नको लागि मिठा मिठा लोकदोहोरी भाकाहरूको साथमा हामी उपस्थित हुने गर्छौँ। र यति बेला पनि तपाईँहरूको माझमा जुटिराखेका छौँ। आउन चाहनुहुन्छ भनेदेखि फटाफट फोन गर्नुहोला 0956-63-32 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो। हेलो दिदी, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म त एकदम छिटो हिँड्ने मान्छे थियो, आजकल त फोनै नलागेर पछि भयो है। त्यसो भए नाम पनि अब परिवर्तन गर्नु पर्यो कि क्या है? नगर्ने होला, त्यस्तो नामै परिवर्तन गर्नु चाहिँ अलिकति नमिल्ला होला। पहिलादेखि मूल नाम राखेको त, अब त्यो नामै फेर्यो भने त बर्बाद हुन्छ दिदी। त्यही त मैले हाँसो मात्र गरेको होइन, तपाईँले पनि अब प्रतीक्षा भनेर रेडियो अर्पण प्रचार गर्नु भएको छ, अनि तपाईँले पनि नाम फेर्यो भने त फेरि चिन्दैन नि तपाईँलाई पनि। चिन्छन् होला, चिन्नेले त होइन र? ल ठिक छ, त्यसो भए तपाईँ पनि नफेर्नुहोस्, म पनि फेर्दिनँ, हाम्रो विष्णुजीले पनि फेर्नुहुन्न अरे है। ल ल दिदी, ल। अनि के छ रेसीको हाल खबर? एकदम ठिक छ दिदी, घरतिरै बसी बस्छ। बसी बसाइ छ है। अनि खाना भयो कि भएको छैन? कार्यक्रम सकिए पछाडि अनि खानुहोस् है। ल ठिक छ, अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ रेसीले? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि विष्णु दादालाई, अनि रिजन दादालाई, हजुर, अनि हजुर हाम्रो नक्षन प्रमुख रानी बीरबहादुर चेपाङ, अनि सुखबहादुर चेपाङ, कर्णबहादुर चेपाङ, अनि बमबहादुर चेपाङ, अनि बेलबहादुर चेपाङ, उदयबहादुर चेपाङ, अनि पदमपुरबाट आउनु भएको सर अधिकारी दिदी, अनि देवेन्द्र बोरा दादा, अनि घमण्ड दादालाई, अनि मलाई अन्तिममा मलाई रेश कुमार चेपाङ भन्ने दिदी सम्पूर्ण साथीहरूलाई। नमस्कार। ऋषि आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्दै गर्नुहोला 0956-63-32 यो बाटो तपाईँको लागि खुल्लै छ। यति बेला भने फेरि पनि तपाईँको लागि एउटा भाका राख्न चाहन्छु, तपाईँलाई निकै नै मन परेको भाका धिपी धिपी बल्ने बत्ती। तिम्रो माया पचास नि छुन्ना मेरो माया सबैभन्दा कम हुन्ना, धिपी धिपी बल्ने बत्तीको तिम्रै हातमा सर्वासो सुम्प्या छु, हेरौँ माया गर्छ कतिको। पचास नि छुन्ना मेरो माया सबैभन्दा कम हुन्ना, धिपी धिपी बल्ने बत्तीको तिम्रै हातमा सर्वासो सुम्प्या छु, हेरौँ माया। तिम्रै हातमा सर्वस्व सुप्या छु हेरौ माया गर्छ कति बत्तीको तिम्रै हातमा सर्वस्व सुम्प्या छु हेरौँ माया गर्छु कत्तिको निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ यति बेला र तपाईँसँग कुराकानी गरिराखेका छौँ यो समयमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेलाको साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ निपनी चोकबाट कृष्ण रिमाल अनि के छ कृष्णजी मेरो पनि एकदम ठिक छ अनि खाना खानुभयो कि छैन मैले पनि खाएको छैन अब कार्यक्रम सकियो पछाडि अनि पढाइ कस्तो चलिरहेछ राम्रै छ ल राम्रोसँग पढ्नुहोस् है अनि अब बज्ने भाका मार्फत कृष्णजीले चाहिँ कसो सम्झिनुहुन्छ आज धन्यवाद मेरो मम्मी मन्जुरी माल हजुर अनि दाई दिदी अनि पहाडमा बस्ने हजुरबा हजुरआमा हजुर र मलाई चिन्ने नचिन्ने सबैलाई हुन्छ अहिले भने छुट्यौँ है नमस्कार कृष्ण रिमाल आउनु भएको थियो नेपालीबाट र अर्पण शुभ साँझको व्यवसायी हो तपाईँको दिनभरिको थकालाई भुलाउने कोसिस गरिराखेका छौँ खाना खाइराख्नु भएको छ होला बनाउँदै हुनुहुन्छ होला खाने तयारीमा हुनुहुन्छ होला तपाईँ जस्तो अवस्थामा हुनु भएको भए पनि छेउमा रेडियो छ रेडियो बजिराखेको छ र हामीलाई सुनिराख्नु भएको छ साथ दिइराख्नु भएको छ हामीले बजाउने भाका मार्फत रमिराख्नु भएको छ विश्वास लिएको छु र तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा भनेदेखि चाहिँ हामीलाई फटाफट फोन गर्नुहोला 0556563332 यो बाटो तपाईँको लागि खुल्लै छ र कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट मिना लामा के छ मिनाजीको हाल खबर के गर्नुहुन्छ रे यत्तिकै बस्नु बसाइ छ बस्नुको अलावा खासै केही छैन अनि खाना खानुभयो कि बाँकी नै छ खाना भर्खरै भयो ल ठिक छ अनि अब बज्ने भाका मार्फत चाहिँ को कसलाई सम्झिनुहुन्छ मिनाजीले धन्यवाद हजुर अनि हुन्छ मिनाजी छुटौँ नमस्कार मिनाजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँसँग कुराकानी गरिराखेका छौँ र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिराखेको छ उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो हेलो नमस्ते दिदी। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म जयन्तबाट अस्मिता चेपाङ। के भन्नुभयो रे? अस्मिता चेपाङ। अस्मिता चेपाङ, कहाँबाट अस्मिता? जयन्तबाट। अनि के गर्नुहुन्छ नि अस्मिताले? ए त्यतिकै बसिरहौ दिदी। केही गर्नुहुन्न? हजुर अलिअलि घर त्यति कामहरू। अनि रेडियो त सुन्नुहुन्छ नि है? ए रेडियो म सधैँ सुन्छु, तर फोन चाहिँ लाग्दैन त्यस्तै हुन्छ दिदी। आज त बल्ल बल्ल लाग्यो है? ल ठिकै छ, भोलिका दिनहरूमा पनि प्रयासै गर्न नछोड्नुहोस्, लागिहाल्छ नि है दिदी। अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? हुन्छ, अहिले भने छुटौ है। नमस्कार। अर्पण शुभ साहसको व्यवसायमा छौँ हामी, मिठा मिठा लोकदोरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ, तपाईँसँग कुराकानी पनि गरिराखेका छौँ, र अझै पनि कुराकानी गर्ने इच्छा त थियो तर समय चाहिँ छैन, भोलि फेरि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ। आजको व्यवसायबाट पनि अब छुट्टिनुपर्छ, यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ, र तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद। फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँप्रति निकै नै आभार प्रकट गर्छु, र अर्पण शुभ साँझको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु। नमस्कार, शुभ सन्ध्या। तिमी मेरो म तिम्रो हुम्ला भनेको, म तिम्रो हुन सकिन सानो, सँगसँगै हाँसौँला र रुम्ला भनेको, इतिहास रचेको छैन आज छेर बसेको, तिमी मेरो म तिम्रो हुम्ला भनेको, म तिम्रो हुन सकिन सानो, सँगसँगै हाँसौँला र रुम्ला भनेको, म तिम्रो हुन सकिन सानो, सँगसँगै हाँसौँला र रुम्ला भनेको। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।